सर्वोच्च अदालतमा प्रस्ताव गरेका न्यायाधीश बारेमा संसदीय समितिले न्याय परिषद र प्रस्तावित न्यायाधीशसँग छलफल गर्ने, धेरैजसो सभासद सिफारिस न्यायाधीशको विपक्षमा। पार्टी रूपान्तरण गर्न नेकपा माओवादीसँग एकता गर्नु अनिवार्य रहेको नेता बाबुराम भट्टराईको भनाई, संविधान नबनेसम्म भट्टराई विदेश नजाने। चितवनको जुगेडीमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु, 11 जना घाइते। चुरोट सुर्ती खानेलाई सरकारी सेवा प्रवेशमा रोक लगाउने सरकारको तयारी। स्पेनमा एक महिला नेतृको गोली हानी हत्या, नाइजेरियामा अपहरणमा परेका बालिकाहरूको खोजीमा अमेरिकी सेना सक्रिय। र आइपिएल क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा चेन्नई विरुद्ध राजस्थान ब्याटिङ गर्दै। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 5 बजेको अर्पण बुलेटिनमा स्वागत छ। सहकर्मी सुजितासँगै म ध्रुवराज। संसदीय सुनवाई विशेष समितिले सर्वोच्च अदालतमा स्थायी न्यायाधीशका लागि नाम सिफारिस गर्ने न्याय परिषद, प्रस्तावित न्यायाधीश र उजुरीकर्तासँग छलफल गर्ने भएको छ। समितिको आजको बैठकले न्यायाधीश सिफारिसका बारेमा परिषदसँग छलफल गर्ने निर्णय गरेको हो। बैठकले सिफारिसमा परेका न्यायाधीश तथा उनीहरू विरुद्ध उजुरी गर्नेलाई पनि बैठकमा बोलाउने निर्णय गरेको छ। समितिले यसबारे कार्यतालिका बनाउन चेनकाजी श्रेष्ठ, राजेन्द्र पाण्डे र गिरिराज मणि पोखरेल रहेको उपसमिति बनाएको छ। बैठक जेठ 4 गतेसम्मका लागि स्थगित भएको छ। 4 गतेको बैठकमा उपसमितिले कार्यतालिका पेश गर्नेछ। आजको बैठकमा कंग्रेस सभासद प्रकाश शरण महत्र, बालकृष्ण खाँड तथा परिवार दलका एकनाथ ढकाल बाहेकका सभासदले सिफारिस भएका नामबारे आपत्ति जनाएका थिए। बैठकमा सभासदले ऐन र प्रक्रिया विपरीत सिफारिस गर्ने न्याय परिषदकै छानबिन हुनुपर्ने माग गरेका थिए। परिषदले सर्वोच्चमा पठाउन सिफारिस गरेका आर्चनामध्ये धेरै नाम भ्रष्टाचार मुद्दामा विवादमा तानिएको, कार्यक्षमता भाव देखिएको र चारित्रिक प्रश्न उठेको, सर्वोच्च अदालतले कारवाहीका लागि सिफारिस गरेका व्यक्ति पनि रहेको भन्दै चर्को आलोचना भएको छ। एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले पार्टीभित्र नोकरशाही प्रवृत्ति देखिएकाले आफू त्यसको विरुद्धमा उत्रिएको बताउनु भएको छ। चीन भ्रमणबाट सदस्य फर्केका डाक्टर भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पार्टीमा अहिले संगठनलाई आफ्नो कब्जामा लिने र आफू अनुकूल जलप लगाउने प्रवृत्ति देखिएको बताउनुभयो। विराटनगरमा पनि आफूहरूले यसकै विरुद्ध आवाज उठाएको भन्दै भट्टराईले त्यसविरुद्ध लड्ने बताउनुभयो। यही पार्टीलाई नयाँ विचारका आधारमा रूपान्तरण गरेर नै आफूले भन्दै आएको नयाँ शक्ति निर्माण हुने भट्टराईको भनाइ छ। उहाँले पार्टीलाई नयाँ शक्तिको रूपमा रूपान्तरण गर्न मोहन वैद्य किरणको नेकपा माओवादीसँग पार्टी एकता गर्नु अनिवार्य रहेको बताउनुभयो। युद्धकालमा बनेको संगठनको आधारमा अब पार्टी चल्न नसक्ने भन्दै उहाँले विचार र संगठनात्मक रूपान्तरण जरुरी रहेको औल्याउनुभयो। त्यसको लागि विशेष महाधिवेशन बोलाउनु पर्ने भन्दै भट्टराईले त्यसले मात्रै समस्या समाधान गर्ने बताउनुभयो। धोबीघाट गठबन्धन पवित्र रहेको भन्दै उहाँले त्यसको औचित्य अझै पनि उत्तिकै रहेको बताउनुभयो। आफ्नो चीन भ्रमणका क्रममा केही राजनैतिक भेटघाट भए पनि त्यो अनौपचारिक भ्रमण रहेकाले खासै महत्त्व नराख्ने बताउनुभयो। यसबीच संविधान नबन्दासम्म एकीकृत नेकपा माओवादीका नेता भट्टराई विदेश भ्रमणमा नजाने हुनुभएको छ। चीनबाट फर्के लगत्तै भट्टराईले संविधान नबन्दासम्म विदेश भ्रमणमा नजाने बताएको भट्टराईको निजी सचिवालयले जनाएको छ। सभासदहरू विदेश भ्रमण गएकोमा चर्को आलोचना भए लगत्तै भट्टराईले यस्तो बताउनु भएको हो। संविधान सभाबाट संविधान नबन्दासम्म आजको मितिबाट लागू हुने गरी विदेश भ्रमणमा जान्न भट्टराईको भनाइ उद्धृत गर्दै सचिवालयले भनेको छ। अर्थमन्त्री डाक्टर रामशरण महतले मुलुकलाई लोड सेडिङ मुक्त बनाउन सरकार लागि परेको बताउनु भएको छ। अर्थमन्त्री महतले नेपाललाई अबको 3 वर्षभित्रमा लोड सेडिङ मुक्त देश बनाउने लक्ष्य लिएर सरकारले काम गरिरहेको बताउनु भएको हो। आन्तरिक राजस्व कार्यालय बिरगजको भवन आज शिलान्यास गर्दै उहाँले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो। अर्थतन्त्र बलियो भए मात्रै मुलुक गरिबीको सूचीबाट हट्ने भन्दै उहाँले सन् 2022 सम्ममा नेपाललाई गरिबीको सूची गरीबीबाट हटाउन सरकार लागि परेको जानकारी दिनुभयो। उहाँले आर्थिक क्रान्ति बिना देशको विकास सम्भव नभएकाले जागरूक भएर कर तिर्न करदाताहरूलाई आग्रह गर्नुभयो। अर्थमन्त्री महतले विदेशी माथिको प्रनिर्भरता हटाउने र विदेशी लगानी भित्राउने वातावरण तयार पार्ने नीति अनुरूप सरकारले काम गरिरहेको पनि बताउनुभयो। महतले नेपालको विकास दर बढ्दै गइरहेको भन्दै मन्त्री महतले ठूला ठूला योजनाहरू भित्राउने र देशका सबै ठाउँमा बिजुली पुर्याउने लक्ष्य सरकारको रहेको जानकारी दिनुभयो। महतले कर असुलीको बहानामा व्यवसायलाई मापदण्ड बाहिर गएर दुःख नदिन कर्मचारीहरूलाई निर्देशन दिनुभयो। नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेलले स्थानीय निकायको निर्वाचन मङ्सिरमा गराउनुपर्ने बताउनु भएको छ। आज कैलालीको अत्तरियामा पत्रकारहरूसँग कुराकानी गर्दै पौडेलले स्थानीय निकायको निर्वाचन मङ्सिर अघि सम्भव रहेको बताउनुभयो। पौडेलले संविधान निर्माण अघि नै स्थानीय निकायको निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो। उहाँले निर्धारित मितिमै लोकतान्त्रिक संविधान जारी गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो। पौडेलले संविधान सभा अन्तर्गतका पाँचवटै समितिले काम थालिसकेकाले संविधान बन्नेमा आशंका नगर्न आग्रह पनि गर्नुभयो। नेकपा एमाले निकटको विद्यार्थी संगठन अनि राष्ट्र बिउले विद्यार्थीलाई प्रमाणपत्र धितुमा राखेर बिना ब्याज ऋण दिने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। काठमाडौँमा पत्रकार सम्मेलन गरेर अनि राष्ट्र बिउले प्लस टू पास गरेका विद्यार्थीलाई 5 लाख, स्नातक गरेका विद्यार्थीलाई 7 लाख र स्नातकोत्तर गरेका विद्यार्थीलाई 10 लाख रुपियाँ शैक्षिक कर्जा उपलब्ध गराउन सरकारसँग माग गरेको हो। विद्यार्थीको उच्च शिक्षा हासिल गर्ने लक्ष्यलाई सहज पार्न बिना ब्याज ऋण उपलब्ध गराउन माग गरिएको राष्ट्र बिउका प्रवक्ता आरसी लामिछानेले जानकारी दिनुभयो। चितवन लगायत देशका विभिन्न स्थानमा खोरेतले महामारीको रूप लिएपछि त्यसको भाइरस पत्ता लगाउन अस्ट्रेलियाली डाक्टर नेपाल आएका छन्। चितवन लगायत देशका केही स्थानमा विगत 3-4 महिना अघि खोरेतले महामारीको रूप लिएको थियो। नेपाल आएको अस्ट्रेलियाली र नेपालका डाक्टरहरूको एक टोलीले आज पूर्वी चितवनको चैनपुर गाविसबाट नमुना सङ्कलन गरी काठमाडौँ लगेको छ। नमुना सङ्कलनका लागि सो टोली आज नै चितवन आएको थियो। टोलीले पूर्वी चितवनको चैनपुर गाविसका किसानहरूको गाईवस्तुको रगत परीक्षणका लागि काठमाडौँ लगेको पशु सेवा कार्यालय चितवनका प्रमुख डाक्टर रामकुमार कार्कीले जानकारी दिनुभयो। चैनपुरको कङ्काली फर्म र अन्य किसानहरूले पालेका गाईवस्तुको रगत काठमाडौँ लगेको प्रमुख कार्कीले बताउनुभयो। टोलीले खोरेत लागेका गाईवस्तुमा कुन प्रकारको भाइरस लागेको छ भनी पत्ता लगाउन रगत काठमाडौँ लगेको हो। यसअघि चितवनमै खोरेत लागेका गाईवस्तुको रगत परीक्षण गर्दा सेरो टाइपको भाइरस देखिएको थियो। त्यही गाईवस्तुमा देखेको खोरेतमा फरक प्रकारको भाइरस पनि देखिन सक्ने भएकाले अन्तिम निर्णय पश्चात भ्याक्सिन बनाउनु पर्ने भएकाले सो टोलीले पुनः परीक्षणका लागि रगत लगेको पशु सेवा कार्यालयका प्रमुख कार्कीले जानकारी दिनुभयो। भाइरस पत्ता लगाएपछि मात्रै भ्याक्सिन बनाउनु पर्ने भएकाले पनि अस्ट्रेलियाली टोली नेपाल आएर नमुना सङ्कलन गरेको उहाँले बताउनुभयो। विश्व खाद्य सङ्गठन मार्फत अस्ट्रेलिया सरकारले खोरेत विरुद्धको भाइरसको भ्याक्सिन बनाउन इच्छा देखाएकाले अस्ट्रेलियाली डाक्टरको टोली चितवन आएको कार्कीले बताउनुभयो। सो टोलीले पहिले काठमाडौँमै रगत परीक्षण गर्ने र आवश्यक परे अस्ट्रेलिया पनि लैजाने जानकारी पाएको उहाँले बताउनुभयो। परीक्षणपछि सेरो टाइपको पनि सब टाइप अन्तर्गत कुन भाइरस हो भन्ने कुरा पत्ता लाग्ने कार्कीको भनाइ छ। गत वर्षको पुष महिनादेखि चितवनमा खोरेतले महामारीको रूप लिँदा किसानहरूले लाखौँको नोक्सानी बिहोर्नु परेको थियो। जिल्ला पशु सेवा कार्यालयको तथ्याङ्क अनुसार महामारीका बेला चितवनमा 68 गाई र भैँसी मरेको र लाखौँको क्षति भएको थियो। त्यो बेला चितवनको कुमरुज, पिठुवा, चैनपुर, पटियानी लगायतका गाविसमा किसानले पालेका गाईवस्तुमा खोरेतको समस्या देखिएको थियो। अहिले पनि जिल्लाका केही क्षेत्रमा त्यसको प्रभाव रहेको पशु सेवा कार्यालयले जनाएको छ। नारायणगढ मुगलुनी सडक खण्ड अन्तर्गत जुगेडीमा आज बिहान भएको सवारी दुर्घटनामा परि 2 जनाको मृत्यु भएको छ। बिहान करिब 9 बजेतिर भएको दुर्घटनामा 11 जना घाइते भएका छन्। मृत्यु हुनेमा चितवनको खैरेनी गाउँ विकास समिति वडा नम्बर 4 निवासी 65 वर्षीय केशव माया रावल र जुटपानी गाविस वडा नम्बर 4 निवासी 81 वर्षीय मैया थापा रहेको जिल्ला प्रहरीकाले चितवनले जनाएको छ। नारायणगढबाट मुगलुनतर्फ जाँदै गरेको G1820707 नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको बा 1157 नम्बरको टाटा सुमोले ओभरटेक गर्न गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको नाचार ख 596 नम्बरको बससँग ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनास्थलमै मृत्यु भएका दुवैजना समूहका यात्रु रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परि घाइते भएका तीनवटै सवारी साधनका 11 जना घाइतेहरूको भरतपुरका 2 मेडिकल कलेजमा उपचार भइरहेको छ। वन्यजन्तु संरक्षणका लागि सौराका संरक्षणकर्मीहरूले राष्ट्रिय स्तरको संरक्षण सञ्जाल बनाएका छन्। केही दिन अघि चोरी शिकारले निकुञ्जमा गैंडा मारेपछि चिन्तित बनेका संरक्षणकर्मीहरूले संरक्षणको कामलाई चुस्त बनाउन सञ्जाल बनाएका हुन्। सञ्जालमा चितवन नवलप्रासी काठमाडौँका संरक्षणकर्मी सहभागी छन्। सञ्जाललाई देशव्यापी रूपमा विस्तार गर्ने योजना रहेको सञ्जालका सदस्य जितबहादुर तामाङले जानकारी दिनुभयो। सञ्जालको पदाधिकारी नतोकेको भए पनि सबै सदस्यहरू लामो समयसम्म संरक्षणमा क्रियाशील रहेका व्यक्तिहरू रहेका छन्। सञ्जालमा जितबहादुर तामाङ सहित डोमा पौडेल, मनोज पण्डित, उदय चन्द्र अर्याल, विकास पाठक, मनोज घिमिरे र गोविन्द दराई रहेका छन्। दराई नवलप्रासीका हुन् भने पण्डित काठमाडौँका हुन्। अहिले काठमाडौँ, चितवन र नवलप्रासीका संरक्षण कर्मीहरू सहभागी रहे पनि आगामी दिनमा बर्दिया, शुक्लाफाटा, पर्सा, कोशी टापुमा क्षेत्र विस्तार गर्ने योजना रहेको तामाङले जानकारी दिनुभयो। सञ्जालले देशका मध्यवर्ती क्षेत्रमा युवाहरूलाई संगठित गर्दै संरक्षणमा क्रियाशील बनाउने, संरक्षणलाई समाजसँग जोड्दै संरक्षणका प्रयासहरूलाई सार्थक बनाउने, संरक्षणको लागि गरिने गतिविधिलाई जनसमुदायमा पुर्याउन सूचना सम्प्रेषणलाई प्रभावकारी तरिकाले अगाडि बढाउने सञ्जालका सदस्य तामाङले जानकारी दिनुभयो। सरकारले चुरोड सुर्ती सेवन गर्ने व्यक्ति सरकारी सेवामा प्रवेश गर्न अयोग्य हुने व्यवस्था गर्न लागेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निसामती सेवा ऐन संशोधनमा चुरोड सुर्ती सेवन गर्ने व्यक्ति निसामती सेवामा प्रवेश गर्न अयोग्य हुने व्यवस्था गर्न सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको छ। स्वास्थ्य सेवा ऐन र निसामती सेवा ऐन संशोधनमा यो कडा व्यवस्था गर्न लागिएको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका प्रशासक बद्री बहादुर खड्काले जानकारी दिनुभयो। सरकारले स्वास्थ्य सेवा ऐन र निसामती सेवा ऐन संशोधनको प्रक्रिया अघि बढाइसकेको छ। यही संशोधनमा यो व्यवस्था पनि समावेश गरिने उहाँले बताउनुभयो। अहिले सरकारी कर्मचारीलाई नैतिक बन्धनको रूपमा कार्यालयभित्र धुम्रपान र मद्यपान गर्न नपाइने व्यवस्था छ। अब यसैलाई संशोधन गरेर चुरोड सुर्ती सेवन गर्ने व्यक्ति सेवामै प्रवेश गर्न नपाउने व्यवस्था राख्न लागिएको हो। यसअघि स्वास्थ्य मन्त्रालयको मन्त्री स्तरीय नीति निर्णयबाट स्वास्थ्य सेवा अन्तर्गतका कर्मचारीले चुरोड तथा सुर्ती सेवन गर्न नपाउने परिपत्र गरिसकेको छ। यसलाई कानूनी रूपमै बाध्यकारी बनाउन ऐन संशोधनमा समावेश गर्न पहल भइरहेको केन्द्रका कानून अधिकृत कोमल आचार्यले बताउनुभयो। गर्मी मौसममा पानीजन्य रोगको सम्भावना बढी हुने भएकाले सचेत हुन चिकित्सकले आग्रह गरेका छन्। यो सिजनमा हेपाटाइटिस र झाडापखला गराउने जीवाणु बढी सक्रिय हुने र द्रुत गतिमा फैलन सक्ने भएकाले पानी उमालेर मात्र पिउन उनीहरूको सुझाव छ। धेरैजसोले पानी फिल्टर गरेर खाए सुरक्षित भइन्छ भन्ने सोचे पनि अहिले प्रयोग हुने धेरैजसो फिल्टरमा छानिएको पानी सुरक्षित नहुने डाक्टर शेरबहादुर पुनले बताउनुभयो। उहाँका अनुसार सामान्य फिल्टरले हेपाटाइटिस र झाडापखला लाखु जीवाणु रोक्न नसक्ने देखेकाले पानी उमालेर पिउनु सुरक्षित हुने उत्तम उपाय भएको उहाँको भनाइ छ। यस्तै गर्मी मौसममा सरसफाइमा विशेष ध्यान दिन तथा तरकारी र फलफुल राम्रोसँग पखालेर मात्रै खानुपर्ने डाक्टर पुनले सल्लाह दिनुभएको छ। जन्डिसका रूपमा लिने हेपाटाइटिस ई सुँगुरबाट मान्छेमा सर्ने सम्भावना धेरै हुने भएकाले मासु खाँदा राम्रोसँग पकाएर मात्र खानुपर्ने उहाँको जोड छ। गर्मी महिनामा बढी देखिने जन्डिसबाट छिटो निको हुन पोषणयुक्त र सन्तुलित खानेकुरा खानुपर्ने डाक्टर पुनले बताउनुभयो। सामान्यत जन्डिस 6 हप्तामा आफै निको हुने भएकाले अहिलेसम्म अस्पतालमै भर्ना हुनुपर्ने गरी बिरामी नदेखेको भन्दै उहाँले जन्डिस हुँदा कलेजोको काम गर्ने क्षमतामा प्रभाव पर्ने भएकाले छिटो निको हुनका लागि खानपानमै ध्यान दिनुपर्ने बताउनुभयो। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हाम्रो प्रश्न थियो, संविधान निर्माणका क्रममा राजतन्त्र र हिन्दुत्वको विषयमा सम्झौता गर्न सक्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाको भनाइप्रति तपाईँको विचार के छ? यही सकारात्मक कुरा बेजनताको सम्मानसी बोलीमा भर छैन, तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ। यही सकारात्मक कुरा भन्नेमा 37%, बेजनताको सम्मान भन्नेमा 29%, सी बोलीमा भर छैन भन्नेमा 35%। मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई हाम्रो धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न छ, चूर्ण सुर्ती सेवन गर्ने व्यक्ति सरकारी सेवामा प्रवेश गर्न नपाउने व्यवस्था मिलाउन लागेको प्रति तपाईँको प्रतिक्रिया के छ? ए अनुशासनमा राख्ने प्रयास, बे असम्भव कुरा, सी सस्तो लोकप्रियता। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 मा पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन मा प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिरग सडक खण्ड खुल्ला छ, त्यसै गरी नानगढ मुगलिन मुगलिन नौबिसे काठमाडौँ मुगलिन दमोली पोखरा नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0656-63-063, मोबाइल नम्बर 98550-61-743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै भोलि बिहानैदेखि घाम लाग्ने सम्भावना पनि रहेको महाशाखाको भनाइ छ। मौसम हेरे सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। एउटा राष्ट्रिय समाचार, ए माओवादी नेता बालकृष्ण ढुङ्गेलसँगै ज्यान मुद्दाका आरोपी पूर्व माओवादी नेता पुष्कर गौतम आज दिउँसो बागबजारबाट पक्राउ परेका छन्। वाम बुद्धिजीवी श्याम श्रेष्ठको नेतृत्वमा रहेको प्रगतिशील रूपान्तरण आन्दोलनमा आबद्ध गौतमले 2055 सालतिरै माओवादी छाडिसकेका हुन्। ओखलढुङ्गा घर भएका गौतमले त्यस बेला यान प्रसाद गौतम आलोकसँग विवाद भएपछि माओवादी छाडेका थिए। एकताका हिमाल खबर पत्रिकामा माओवादी विरुद्ध लेख लेखेर चर्चामा आएका गौतम अहिले पनि माओवादीका कडा आलोचक मानिन्छन्। बागबजार स्थित पद्मकन्या क्याम्पस छेउमा रहेको पुस्तकालयमा ए माओवादीका जितवीर लामा वीरबहादुर कडायतसँग अन्तर्क्रियामा सहभागी भइरहेका बेला गौतम पक्राउ परेका हुन्। अब अन्तर्राष्ट्रिय समाचार, स्पेनमा एक महिला नेतृत्वको गोली हानी हत्या गरिएको छ। लियोन प्रान्तीय सरकार प्रमुख तथा सत्तारूढ पिपुल्स पार्टीका सदस्य इसाबेला कारास्कालाई उत्तरी स्पेनमा गोली हानी हत्या गरिएको हो। पुल तर्ने क्रममा एक महिलाले गोली हानी भागेको प्रत्यक्षदर्शीले बताएका छन्। स्पेनिस प्रहरी प्रमुखका छोरीलाई प्रान्तीय परिषद सदस्यबाट बर्खास्त गर्न कारास्काको हात रहेको भन्दै ती महिलाले आलोचना गर्दै आएको बेला भएको हत्याकाण्डपछि प्रहरी मुख्य श्रीमती र छोरीलाई नियन्त्रणमा लिएको छ। हत्या लगत्तै विपक्षी सोसलिस्ट पार्टी लगायत अरू दलले शोक व्यक्त गर्दै स्पेनमा गर्न लागेको चुनावको अभियान पनि रद्द गरेका छन्। उता नाइजेरियामा बोको हराम समूहले अपहरण गरेका बालिकाहरूको खोजीमा अमेरिकी सेना सक्रिय रहेको सार्वजनिक भएको छ। ती 200 बालिकाहरूको भिडियो सशस्त्र इस्लामिक विद्रोही बोको हरामले सार्वजनिक गरे लगत्तै यो विषय पनि सार्वजनिक भएको हो। सेटेलाइटको माध्यमबाट नाइजेरियाली सरकारसँग मिलेर बालिकाहरूको खोजी कार्य सुरु गरिएको बीबीसीले जनाएको छ। खेल समाचार, इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा अहिले राजस्थान रोयल्स र चेन्नई सुपर किङ्स बीच प्रतिस्पर्धा भइरहेको छ। टस जितेर ब्याटिङ गरेको राजस्थानले समाचार तयार पार्दासम्म 13 ओभर 4 बल खेल्दै 3 विकेटको नोक्सानीमा 105 रन जोडेको छ। राजस्थानका लागि करुण नायर 6 तथा बिन्नी 5 रन बनाएर क्रिजमा रहेका छन्। यसअघि राजस्थानका अङ्कित शर्मा 30, सेन वाटसन 51 र अजिंक्य रहाणे 4 रन बनाएर पेभिलियन फर्किएका छन्। आजै हुने दोस्रो खेलमा बेङ्गलोर र दिल्ली पनि भिड्दैछन्। बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। सर्वोच्च अदालतमा प्रस्ताव गरिएका न्यायाधीशका बारेमा संसदीय समिति र न्याय परिषद र प्रस्तावित न्यायाधीशसँग छलफल गर्ने, धेरैजसो सभासद सिफारिस न्यायाधीशको विपक्षमा। पार्टी रूपान्तरण गर्न नेकपा माओवादीसँग एकता गर्नु अनिवार्य रहेको ए माओवादी नेता भट्टराईको भनाई, संविधान नबनेसम्म भट्टराई विदेश नजाने। चितवनको जुगेडीमा भएको सवारी दुर्घटनामा 2 जनाको मृत्यु, 11 जना घाइते, चोर सुर्ती खानेलाई सरकारी सेवा प्रवेशमा रोक लगाउने सरकारको तयारी। स्पेनमा एक महिला नेतृत्वको गोलीहानी हत्या, नाइजेरियामा अपहरणमा परेका बालिकाको खोजीमा अमेरिकी सेना सक्रिय। र आइपिएल क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा चेन्नई विरुद्ध राजस्थान ब्याटिङ गर्दै। अवस्त साँझ 5 बजेको अर्पण बुलेटिन सकियो। सहकर्मी सुजितासँगै ध्रुवराज विदा भई नमस्कार।